चोट मात्रै पाउँछु जसलाई आफ्नो सम्झी मन बुझाउँछु यो मन त्यसै धर्किएको छ अब वचन नलाऊ है निर्माया मुटु धेरै चर्किएको छ चोट मात्रै पाउँछु जसलाई आफ्नो सम्झी मन बुझाउँछु यो मन त्यसै धर्किएको छ अब वचन नलाऊ है निर्माया मुटु धेरै चर्किएको छ अब वचन नलाऊ है निर्माया मुटु धेरै चर्किएको छ धेरै चर्किएको छ हानेर जाउ सानो निको हुन वचनको घाउ सानो यो मन त्यसै धर्किएको छ अब वचन नलाऊ है निर्माया मुटु धेरै चर्किएको छ अब वचन नलाऊ मुटु धेरै चर्किएको छ Thank you. धेरै चर्किएको छ मायाको घेरो चिया चिया बनायो मन मेरो यो मन त्यसै धर्किएको छ अब वचन लौ है निर्माया मुटु धेरै चर्किएको छ अब वचन लौ है निर्माया